नहीं होनी सीता हो, ना आवोस की ना, तिमलाई माया मार्न म सक्दिन यो समाजको यस्तै त मन पराउने हजारौँ भए नि जुनी काट्ने उनी सित मन पराउने हजारौँ भए नि जुनी काट्ने उनी सित म्युजिक सोल्युसनद्वारा बजारमा आएका गीतहरूको प्रवासमा रहनुहुने नेपालीहरूका लागि रिङब्याक टोन कोड नम्बरहरू डिजी 044-82-35 क्युटिएल 13-91-76 इटिसलाद 20-5-99 डियु दुबई 46-43-7-40 डिजी 045-51-99 क्युटिएल 14-18-10 केएसए मोबाइल 10-72-6-17 इटिसलाद 20-98-48 अब त पागल भइन्छु होला अन्य थप जानकारीका लागि भावना म्युजिक सोल्युसन काठमाडौँ नेपाल मोबाइल नम्बर 9849-15-06-01 I'm not a man, I'm not a man, I'm not a man.